आदिवासी जनजातिको मूलभूत अधिकार यहाँ त सुनिश्चित यहाँको निम्ति सुदिए यहाँका पद्मरत्न तुलाधारी नेतृत्व आदिवासी जनजाति राष्ट्रिय उत्थान आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल निसोनीको ज्या जोगुख ठय आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गोसाले थौ थनीय मार्च माइती घर मन्त्रालय निसे संविधान सभा भवन हो भाने स्वतको मार्च पास यहाँको ज्याजो तैतिरको ठोको ज्याजो जानकारी छिक त गुठाउ उचिन्दो अलि ज्याजोले भोटिका नीति गुठाउ चाहिँ नदिएको त अलि थौ ज्याजो त कया छिको छौ त्यहाँको विचार दुसा चीज जिमीको यो फोन ल्या 42 32 735 अलि 42 32 736 फोनेना जानकारी व्यतीत छ त इना व्यञ्जना थौ पद्मरत्न तुलाधारी नेतृत्व दोगो राष्ट्रिय जनजाति आदिवासी जनजाति आन्दोलन नेपाल पाखे मार्च पास ज्याजो तैतिरको दो संविधान चुएको नीति रेखा तैको लाक लक्ष्य यी ल्याउँदनी थौ पुस्या 4 गते जिर्नको ठो माघ 8 गते संविधान जारी भएको जेसको ठो माघ 8 गते संविधान जारी भएको जीव संविधान या अन्तर्वस्तुई संविधानले विवादित अन्तर्वस्तुई सहलयाको जतकन जेसको ठो यद्यपि दलत रास थथाको अडाने कायम जेसको ठो सत्तारुत नेपाली कांग्रेस अले नेकपा एमाले नेगु प्रदेशया जगत सीमांकन याना अर्थात नेगु प्रदेशया खाका तयार याना राज्य पुनर्संरचना याको ख हिजन जको दुसा ठकी लिपाङ्गो इलेवया नेगु प्रदेशया विरोधी अनुच जको दल तेजन दुठकीको नीति सत्ताया लोभ किनेको त्यो भाइ लोभ किनेको खतकन पिहा होइ जको ढ ठो बाहेक संगीतया दक्ने नापा स ठेकुगो एकीकृत नेकपा माओवादी तक राजधानी प्रदेश अर्थात राजधानी प्रदेश छौ थपियाना संविधान जारी यामा रहेको पछि आउन चाहिँ नगाते भित्र खन चर्चा भइ जस्तो हो ठै नेवातेको आन्दोलन अले थिथि आदिवासी जनजाति यानो जस्तो आन्दोलन ठो बाहेक थिथि आदिवासी जनजाति संगठन त लिसेजुल अथवा आदिवासी जनजाति महासंघ लिसेजुल वा विशेष यहाँ आदिवासी जनजाति त लिसे यहाँको सलन स सहमति आत्कन कार्यान्वयन जी फैसन चौडा छ मरुनी ठोय कार्यान्वयन मजुको या त कार्यान्वयन याकेको अलि संविधानिक अधिकार सुनिश्चित याकेको ल्याख पद्मरत्न तुलाधारी नेतृत्व दुगो आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल गोसाले थौ माइती घर मन्दलानी छे संविधान सभा भवन तक मार्च पास याको ज्या जोन छ र मार्च पास याको अन्तर्ना बिगु व आन्दोलन नेपाल आदिवासी जनजाति आन्दोलन राष्ट्रिय आन्दोलन नेपाल या नेता त्यसमा सम्बोधन गरेको ज्याजो न दैचनको ठो ज्याजो त छिङ कुखा कैचना दिएको दुई छिङ थाको विचार पंका दिए भए त निवास सरकार ज्याजो ख निवास सरकार ज्याजोले छिङ थाको विचार पंका दिएको थिए जिमको स्थिति फोन ल्या 42 32 735 अनि 42 32 736 फोन हेर्ने दिँदा छिता इना प्यासे छिकपनीको फोन महतले नीति पलक मे सपन निङका चना छ अनि थो मे निङकीको छले यदि छिकपनीको फोन वाला रखा त लास छिकपिन त लस्कुस्याको जे छिकपनीको विचार क्याको जे ओके फोन हेर्ने दिँदा छिकपिन त इना प्यासना फोन ल्यान ब्याचना फोन ल्या ख 42 32 735 अनि मेगो फोन ल्याख 42 32 736 थोको फोन ल्याखे फोन निति छ पद्मरत्न तुलाधारी नेतृत्व डोगो आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल गोसाले थौ माइती घर मन्दला निसे नगु भानेश्वर अर्थात संविधान चुएको ज्या जसको मुख्य केन्द्र स्थल संविधान सभा भवन तक संविधान सभा भवन तक मार्च पास यहाँको ज्या जोड्न सक्नु ठो ज्याजो त कया चाहिँ थको विचार पङ्का दिए भए उनी चाहिँ जिन्न किन बिहाको फोन ल्याएको फोन ल्याएर दिए त इना पनि चलाउँछ ठो जसले फोन सु पास चाहिँ गुटु उयो त लसको स्याप पाख्यो भने जोजलपा जोजलपा हेलो जोजलपा इन्द्र प्रसाद जो हजुर पाजे अनि इन्द्र प्रसाद जो आफ्नो गो आन्दोलन जोड्न सक्नु ठो आन्दोलन या त थौ गो आन्दोलन या ज्याजो जोड्न सक्नु आन्दोलन ध्याउँछ भने आन्दोलन या ज्याजो जोड्न सक्नु ठो आन्दोलन या ज्याजो त कया चाहिँ थको विचार चाहिँ दिस आन्दोलन ज्याजोला टोकमा भाँडा खाँगा थियो आदिवासी त आन्दोलन तर चुको तिउन चाहन्छ त्यो आन्दोलन यहाँलाई आफूले खान चाहन्छु सिया नचाउँदो आज 22 दल प्रचण्ड यो 22 दल यो पहिचान यो पक्षधर आन्दोलन र त्यहाँ त्यहाँ भेटेर राजधानी प्रदेश छौ भिल लगा ढाका प्रचण्ड सहमति आफू छेनक भेटेँ नि आफ राजधानी प्रदेश विन्यास प्रचण्ड सहमति आफ हो यदि सहमति यहाँ भाषा पद्मरत्न यो आन्दोलन यो भूमिका सुझिने पद्मरत्न होइन आन्दोलन यो नेतृत्व स्वीकारिए क्या मैले अहिले मेरो छता ख राजधानी प्रदेश तल्की सिकाएर यही घाँ भेउ खा भेउसा ढिकाला नेवा राज्य घाँ ढाक पर्चो नेवा राज्य गर्नु नि अरे त आदिवासी जनजाति आन्दोलन भेटाउँदो सात बजे सिन्धो मान्यता मरु बिहान भेटाउँदो पो गर्नु गुक्यो नि तर फेर यो नेकाटो उखि आज राजा आठौँ यो आन्दोलन मार्च पास छ माइती घर अनि चाहिँ पन्ठा टक्क वीरेन्द्र भवन टक्क तत्कै उसले प्रचार प्रसार डो झ्याक्कै आन्दोलन यो घोषणा यहाँ छ झ्याक्कै अब सीमित बनाउँदो रहेछ नेवा तल हजुर जेसलाई 15-20 जना खाइ खुवाम भयो उसले प्रचार प्रसार मगाएको थियो यो आन्दोलन के यहाँ चिसो पहिचान गरिला छिटो सङ्घर्ष आन्दोलन क्रान्ति सक्सेस जिला सफल जी फैला त्यसकारण आम नेवाट छ नि सचाउँदो त्यसले ठिक गेन सशक्त हेर्नु नि हो यो बारम्बार हेर्न चौँदो सरकारी ढुक्दी विलासित जीवन हाना चौँदैछ छेउ आदिवासी त्यो शोषित पीडित जनता त्यो नेतृत्व यहाँ फैमको विदेशी दल र हामी माली अन्तर्ने नेता त्यहाँ छ छेउ नेतृत्व यहाँ फैमको यदि छेउ घटै छेउ अधिकारका खगारी र थियो शोषित पीडित जनता त स्वयं दुर्मुर्द नभएमा राज्य बारम्बार भेट्नुहुँदो एलुनि त्यो आन्दोलन गरे खालि नाटकीय ढङ्गले खटाएर जुन दिउँछ अहिले हस् एकको शुभ दिशाञ्चना इन्द्र प्रसादज्यू अवश्य न प्रचण्ड नेतृत्व दुगो 22 दल खो 22 दल लिपाङको इल्याउया सहमति यहाँ फुल राटेपति न खप्याउ चुनाउँदछ ठोलेचोले प्रचण्ड यदि सहमति या त अर्का लाग्छ अथवा चाहिँ एकीकृत माओवादी राजधानी प्रदेश या त स्वीकारेन उनीको जुलर घाता लाग्छ पद्मरत्न नेतृत्व दुगो आदिवासी जनजाति आन्दोलन राष्ट्रिय आन्दोलन नेपाल ठुकिया भूमिका सुजिर घाटेपति खाउँमा त्यति बुझ्नु ठटिया ठाउँको पद्मरत्न नेतृत्व दुगोपति आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल यहाँ गोसालेको मार्च पास ज्याजो जोना चुनाउँदो थो ज्याजो विषय त गएँ छिन थको विचार तैदिए फै उगेन चाहिँ छिन जिमीको स्टुडियो फोन ल्याएको फोन यहाँ दिँदा छिता इना पेन्चना छिको फोन मतले चाहिँ आयत आयत रहेछ मेसो पछि त न्याङ्का चुना छ अहिले थो फोन निन्यूको न्युको यदि छिको फोन वल लगाएर छ मे त तर नाछ न छिउको स त्यहाँको चाहिँ अथवा छिको फोन क्याएको चाहिँ आयत रहेछ पलख मेसो पनि न्याङ्का चुना छिकपिन्दा थैको ख यदि ह्याएको ह्याएको छिकपिन्दीको फोन वाला छ छिकपिन्दा लस्को सियाको जिर्गा छोरा छोरा थन फोन सो पासा चाहिँ गोटो गएको त लस्को सिया पाक्यो भने जोजोल पा इन्द्र प्रसाद जी फोन यातला जरुर छ उनमा आछु भइरहेछु मेरोसँग फोन यातला गुली गुली थुम्यो जिया जी जी फोन यातला मेरो फोन स्टेसन रेडियो बनिया माछु भएन इन्द्र प्रसाद जी चाहिँ फोन जना होला झुम्रु जना चाहिँ जिउ छौ असहमति छुनाछ छिक्पिङ घुलमा पासपिङसँग फोन एना आइदिए तर फोन बनाएन उनीमा घाट आइपिङ चाहिँ दही मुख थिएँ छुवाका दही मुख आ जी थन थन फोन एना गयो खौ या चाहिँ राष्ट्र चिन्यवाट राजनीति सक्रिय मुजुर हैला जी मिगर मिगर जी फोन एना जिमे राजनीति सक्रिय मुजु मुख राजनीति सक्रिय जु जी सार साले निवाट चाहिँ मोडौ जुसा रान्टोपु अडलिए मुखो मखला सार साले आन्दोलन नाचौँले निरट जुनाउनला जुना इङ्ला जनता त छिम्टो न जुनाइ गा चाहिँ गाडी ज्याक चोनि हो छु निवाटो निवाटो ऊ टाइमले जसले यहाँ जसले खोपो रिठा बुर्मो रिपी खेरि गोमे दिनका मखला ओ टाइम है गणेश महान पिण्ड जुनाइ गला झिम्टो न जुनाइ गा गाडी ज्याक चोनि निवाटो अयो न राजनीति सक्रिय मखला अनौया 36 साले चाहिँ निवाटो मुरौँ जस्तो जनमत सङ्ग्रह पि मखला अँ यहाँ चाहिँ 46 साले निवाटो मुरौँ जस्तो पञ्चायत जीवन थियो न निवाटो सक्रियका तर झिपे डक्कु सक्रिय जात उहाँ सा तर खौँ गे जात ना चाहिँ नि बर्मुटा चाहिँ स्वानिजको जातको छिपी राजनीति यो चाहिँ बर्मुटासँग यहीपट्टि राजनीति मुख ठो सङ्गीत बारे तँ एउटा वाट वर्ड लिएको ठो जातलाई मखला Okay, jina subun mui tu nyeri tuan jin bismak mui nih kong duga. Sunan sunyiriyo. Atuh ceni jadi ama apa ti rani ti ama atuh sengar si ama atuh zanjati rapna nyewat rapna. Tu rani ti mau apa ti nyewat duga. Tu nyewat ceni bermuda lagi ceni jibis ceni serge kini ni ya downi, guli fauni, kacinauni, mana? Atuh ceni duni mau time ya jibis duni mau tera. As, ekor suwe di sana sana tu, pakai nama ekor mana tadi deh. सात साल यो क्रांति निश्चय से खास निवाते को आंदोलन या कारण गुलना सफल जोगर काटे को बटी खां थो चीसन जनावितन को खांका चीसन थापी ना सरके को हाँ या जनावितन बटी है खांका सात साल यो बटी खां तकला मावने तर 36 साल या जनमत संग्रह जोगो ईर काटे हो ना वो निवाते हुए कारण जोगर काटे बटी चीसन शुगो खांका छयालीस साल आंदोलन गुलना युपाजुला अथवा छयालीस साल गुगुता पंचायत व्यवस्था या तो कोथली को अथवा पंचायत व्यवस्था या तो नंगी को जिया जुला वो निवाते हुए आंदोलन जो को सफल जुगो का अठे यहाँ लिपा 46 साल यो आंदोलन जो को मको बासाती तिरसाती बटी आंदोलन या तो स्वयं खासा ना बासाती तिरसाती आंदोलन ना अंतिम इले हुए निवात सर के कुआं हुए वो उनकी सब वो निष्कर्ष भी क्या था बातें जो का तो जानकारी हुए को मैं बेद Aji PM boleh ni kan? Aduh PM tu. Aduh. Ah, dulu ni. Aduh. Hoi uli ni cai. Jiwo daksi be napa cuy napa sa. Kita FM ni nani pasti. Fukang cai uai di mai gar thasen napa lah. Aduh. Magla. Aduh. Ane jamu di jiwo binamra tu onroad ka ala. Aduh. Hoi uli ni. Alah tu aji jun inul persaran dah jin ni. इन पर सर डाइवले ऑन हुए हैं जाइए जरूर को उभरे जाए तो किसे जाइए ठीक है इसे तो हाला अच्छा तो जी उन्हें जाइए मगनी जी वो मुट कौन उतार जाइए जिसे ले सुने उपस्थिति मत उठे तो है अलग वो जी उबले थको जी थो इतने बाले दुबले ना हाँ आ दक्के ने वो इधर तो तर उली उपस्थिति मत हो अले अले छे तो ना जन दिन उपस्थिति जी मुको अले ये अले अन्न चुदाई रहा था मनो जम्मे नीमो वाला का सीनियो वाला दाई मगला ऐ तो ये गुनासी है मुझे मगला अब ये ना नगर डालनी खड़ को खड़ गए दाई ऐ छे तो ना खड़ खड़ गा डाला ला वोल खंड के खंड ये उन्हें ने वो दक्के ना शो शो भी फुका उपस्थिति उस मगला पर ये नापल के चासन टाइप वाले जिगो अनलोड खा का अच्छा क्यों इनाप थलिया जगह चला आ जी तो ठों तो थलिया डाय अल अन गुली जी अलेकिन मैं उखाता वो संद्रा डाय तो ना सही एकदम बिना अनलोड डाय वो खा जी तो ना नापल है ना माश भी आता हूँ दो वाला अच्छा अल जी यो कुडो रोबिन पी मगला फुके अरे उस शो याकों ने ठों गुली जमा दी अलग कने लिया जिम्बी का ये अजास एक एक उस शो में जैसा ना पीएम जो अब इसी ना वो एक ना तहदीद है कैलिफोर्निया कुंचनी को वहाँ से मोवर गांस को मर है अपनी मको अनुमाना मुनियो नीति ने वो एक ना इन आप यंत्री ना जल्द पीएम जो सकले अनुमाना नापले आरंगा अन्य पति दिशा चुदी वो एक लोग कने वही बुद्धि ने कने दिए गए वो एक लोग बचाव दिए दिए चला फिर चले आखर मेरे को फोन ये सुपर सच चाहिए तो वो एक इतना लास्को सेवा क्यों ने जो जलपा दीपक जो आज नज़ा संदर्भ देना तहीं दिए इंगो खां दौरे में यार मगला आंदोलन याना आज ये मात्रिका प्रसार यादव छो कोइराल पिंचो ना मगला लेकिन इस माना बोडले टाइम है खूब संघर्ष यार कृष्ण प्रसाद पदले जुला ये पनवर्तना ना खूब संघर्ष है ना बोडल अला लेकिन ठाये दलों पिन लाओ ना के ऐसे निवाद जाए डाने ना जा रही थे जी था जाए ये हम सब कर्मी नहीं लगे जाए सना सना ये ची फैन का फैन की वो जारी जो खाल इंडी खाल के कर्मी ना के मना दे ठन्ना ची था नेह हम हाँ ये ठन्ने मरो अच्छा कौन जाए आला ना आइडम मक्तो आ मुनियो सवाल है ना जैसे तो टेक्निकल ली खाला जी नरेश सामना कर दे ना जा इंटरव्यू नहीं ना ना वे कोई रन व्यक्ति रूप में फोन है ना सब चाहो चुप जाओ रासा चीज़ ये बात है ना आना तो जाते पहचाने कौन जोली जिसे जाते खाला तो ये को दो गया मध्य ना संख्या ये को दो जाते रहो जब तो वो शेष आटा खा वह अपनी पहन देगा वह लेना वह माइटी करना चाहिए उनका पाने शर्त का था शुद्धि का या फिर था उन जापू दिवस या अपने तो कश्मीर में एकदम हलचल है जो आधार वह अपने ठीक हो आया हो या फिर दासा ऐ राज्य जी अल आना जब तक तुझे जिम्मेदारी देना हो उसने गुना बंद पार वह ये लेना उसने भी अनि मैले गर्छ अठे चाहिँ त्यो जातीय खोला पुजा नयाँ नयाँ त्यो पालको ठिका भयो आफत ढाँस्ने अन्त मैले गरेर नि एक आनस दाइ त्यो जेडब्ल्यु प्रोग्राम चाहिँ अपएन एसएमएस छौँ फट्ट छ अलि थुकन गरेर नभए उहाँले गर्दै थपिएनौ अलि सक्रिय दुखनमोडो छ र चाहिँ जेडब्ल्युले नि निमा कार्यकारी दुध दुखने अनि धर्ना रे गुल्ली मेसेज उयो आटको जीवन जनाउँदैनका माइटि गरेन पनि मानि मलाई उखन्न भने छैन सुन्टको लगातार मेसेज सुन्टको भना छनुवन माइला बाबु देव छु माइला बाबु देवला ऊ छ म डो नरेश दाई मोरो कडे खुनुवन नरेश दाई डो माइला बाबु देवला मोरो मेबे नि निमाला मेबेले घना गनका धेरो अप्यारो संस्थाय पनि कार्यकारी झुझटके म मे पनि त गेना हो मलाई थिएँ कमी कमजोर थियो चाहिँ सुधरे आमा हो खला ठो जुन व्यक्तिगत रूपमा उयो गभर्मेन्ट ढ्या फु ख ख सान ठो सार्वजनिक महत्त्वले आमा कि नजन थिया नि फाइनेन्स दिउँ मेसान हे सुनको मे तटा विचार महेश चाहिँ डाइरेक्ट गर्न माइटी गरेँ मुनिमाला खला ठाउँ शनिबार नमुखु भिराई दिन मुखु नि यो कस्तो ठाकुर फुवा ठाकुर साह जहाँ इच्छा त्यहाँ उपाय राख्यो अनि मुन्की उयो प्याटी जित्थेन जग सुभा अवश्य न ठाउँ यहाँको मार्च पास खट मार्च पास चाहिँ यो कसिन आशा यहाँ सुन्टो चाहे संविधान चुएको यी सकिन चुचौँको वा देश सङ्गीन अवस्था लान चुचौँको यसले ठु इले न यदि चिसा चिहु सहायता थ्याङ्क्यु मफ्त चिहु सहायता सही थाहा छ थ्याङ्क्यु मफ्त लासा अवश्य न चिहो वैगो दिने छु अवस्थालाई काटेपछि ठुके मूल्याङ्कन यहाँकै ठुए विषयले कया चिकुनीको विचार कैसन भयो ठाउँ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले नायक पद्मरत्न तुलाधरीय संयोजक डुगो आन्दोलन कमिटि ख अथवा आन्दोलन कमिटि पाखे ठाउँ मार्च पास यहाँको ज्याजवा ठो विषय त गया चिकुनीको विचार कैसन भयो खस ठेसले आफ्नो फोन सु पासा चाहिदिनु गोटो वेक नलेजको सेवा पाख्यो भने जोजलोपा सुनुहन्य हजुर रविन्द्र हजुर जी चाहिँ छुट्याएर चाहिँ छिटो न्युवाला दन्मुफु पुरी चाहिँ छाडेर जी सोबलाई गए जी सोबलाई चाहिँ छि न्युवाला चाहिँ हाना सन्जाँदैन धारेन डुङ आशा आशा सासाल अन्छे त नाचो मे मला आठौँ उयो चाहिँ धनी मुफे आउनुका क्यानुलका यो गए क्यानु ल यो गए ठाकु ल मला धनियाँ मुफे आउनुका आठौँ नै स्त्री सुझ ल्याएर आछ भर मरे ग मना छमेहा झुना मुफी गँ छमेहा सालामी गँ बुइय मुख पिजुलका छौ हिसाब ढाको छ अपाङ्ग मगा अपाङ्गे झुल्का चि ठोटाइ मतलब भएन चाहिँ अपाङ्ग दाजु जुन दाजु हेपेनौ मखु जि मगला चिन्यवा समाज तटाइ जि छौ छि हिसाब छि अपाङ्गे झुल्का छमे स्याँ थले छ हान थौ पनि निवा बुझ्यो निवा नथल्या त नि मुखो है बिन्युवा त हान्नुका निवा न थना ढङ्गलाई भाँला उख निवा न थना बुझ्यो खेरसँग थल्ला गयो त नि बेलका उल्टाको अपाङ्ग ठुकै पनि उडाएर चिसो झ्याटा छ ढुका मलाई आज लुझ्या हुँ लुझाएर खेतसँग ढाला गयो उठाइदियो मलाई झ्याटा हुँला झ्याटा आउँछ है खेतसँग ढाल टा टाढा बिहानै बिहानी हुँ टाढा टाढा ज्याजु ढुका चिज ठुकै थिएजी मुझ्ला आज गर्नु आज गर्नु आज चुकाउँ जग्गा भ्लास झिल्ला छिना झिल्ला आठाके ठिक झुबिन लाली बुझ चुकाउँ जग्गा भ्लास ख आएन झुलमुर्स धनाए मलाई थै लागि ख आयो आठ निउँदै हो अब उसले गर्नु गुल धन धन मलाई खेतै लागि धन चिसाउँछौँ यहाँ मुफ्त आला चाहिँ वाजाग मल्ने आला छि थै लागि धन मल हजुर हस् एकको समय ध्यान रविन्द्र छिन थाउ विचापङ्का दिएपछि उकेन्जी छिमछिमको स्टुडियो या फोन ल्या 42 32 735 अहिले 36 थो फोन ल्याएको फोन ल्याउने दिन्छ कुन आँटको बोच जगटो ठाउँ या थो मार्च पास ज्याजवाइ त छौको ठाउँ टिभो बिगो ल्याखाउँ ज्याज जगटो छिन थाउको विचार व्यक्ति छ विचापङ्का दिन्छ त नक्किन रविन्द्र त दिथे जे यो कुरो दण्ड न नक्किने ठाउँ प्याउ कथा पास पनि छ त दिथे 7 साल अनि छिन धन चुनाउँदो ठाउँ 71 साल थिएन नगएको ठो करिब करिब खुगु नेगो दशकीय दुने चिज यो कुरा दण्ड नहुँदो सायद आ क्यानोली छि धनमा फुक होला अलि नतिन रविन्द्र दाइदिथे मे पनि छ मथङ्ग छि धनी पिँ भएको कमसे कम आ छि चिगुनि तिन धने ठो इले छ छि धनी पत्रकार लाग्छ लिपक गब्ले न क्यानो जाएको महसुस छिस यहाँमाली मको क्यानोको आभास छिस यहाँमाली मको ओके ठो इले धनीमाको आवश्यक जे सुझाउँदो छिक्पिन तल इनाबेन चलाइ छिक्पिन तल थाको सर्दै दिएपछि छिक्पिनीको सल यदि झिगो भविष्य या त निर्धारण लिएको जस्तो लगाएर लाग्छ उसको भालाको माध्यम जी फै उखि छि थाको विचार पङ्का दिँदा इनाबेन चल छोरीले आफ्नो फोने सु पासा चाहिदिनु गोटो वेगट न लसको सेवा पाख्यो भने फोने चाहिदिएमा पासै त लसको सेवा जोजलपा हेलो जोजलपा थमेसान थप्छ थमेसान खोला माला ए जने तस्केन दुखा ता मखला आ तो निवा तो थामो छो जु विचार गाला आज आ जिसो याना जा जी खलाई पिन बुद्धि पि पिन ज्ञान पि पिन अले जी थामे श्यान दो ज्ञान क्या मसो पि ने पिन द सिनकनी ए थामा थामा ज गिदन नलम कयो मकै पिला आज ए जने जिसो याना जा मे पिन ज्ञान दो आ जी जन सन्दन ग्वाउन अले आ छु रासा नि आ जिसो ज्ञान बि जन थनवा अनवा रे दे रही वनिगा अले अन खलाई ब्ले सुये दै मखो छ अले वो खलाई ब्ले सुये मन दकि वो मनो नाम सुये रासा ये मेरा रासा दकों वां दकों वे हां आ थों दे सुये मोर आ जिलिबा न जिलिबा ल जिदा वन मक्ता देहा जा जी अदो बिता जुल ए जुन जा न्या क्वे जि सों दे कार्यक्रम न्या को सान जि मनो मरिया जि नेवा तो ते क्वावे मफया जि सों दे वो सुये था या फै मक्ता का सुये जो बिचारे मला अले छौ दे छुरा सानि अले आ जि सों दे वा वा वा रे वो वा रा मय मनय मथे न्यु का न आ अखनो असने छ जि सो न अनला जि आ न्यवा दे था ख न्यु वा अच्छा अच्छा न्यवा दे मरो मामा पिन नेता दे मरो न अले थे को सो र आ छो न्यु थे को न्य न आ छु न्य ने मा बिए वो मख मा ल न रे वो ए जुन दे मनय क्वा मोलो जो बिदार दन थो थो दे जिन तेरिया दे फोंस को यानो निरा आज आज एको को समय दे सन्दना कृष्ण सरी जो छित निरा मे पाज मे पिन जीव जाजो इ न को चाहे त मुजुल थ थ जाजले थ बिचा ते दिनि दिन तकले लिपा म पास फोन ये चाहि दियो दो वे के त लस्को से आ पाके वने जोजो लपा फोन ये चाहि दियो ल ख तर वे को फोन ट हाल दियो थे छ एजने मेगु फोन चिक मिन त मकेको जानकारी दिएछु न जानकारी बिबे हाक्न त मे म पास सम्म चाहि दिनु हो जो वे के त लस्को से आ पाके वने जोजोलपा जोजोलपा त जीरो बिने ख हजुर जी छुरा रा रा रा जु पुङ ग टाइम फ्र मंगला हजुर हजुर थो छिस दुनी ना त यो खवा आयो खन त प्रिज डिप्रिज जु मंगला त जी आ छिस न या आवान या सा जी छ चाहिँ छिनिबाट दन चाहिँ फै मखे जोंगा जी ना त न त ए छि अपाङ जु गुला मंगला ओके अपाङ मको खस चाहिँ छि आ छियो लागि अ अन्य अन्य अत्याचार लागि जस कदन मलका थो उदाहरण थो जी छुबि रहता सा जी दन पै मको जी छा रे रहला सा छियो ब्रे छेपियो ब्रे खे गला जिर साबे नोम छि गा रो जीवा रे छेपियो हे तर अन जीवा रे तारो जी न छको न ता न जी ले लाम ब्रे मको जे जी गोले लाम ब्रे बगला जी ले न जे हालो मको छा रे रहला सा छि जीवा रे छेपियो ले छि दन मफ्ट बगला जब कि पिने वया त बि खेत घन घन वया त बि खेत आलो छियो ब्रे न बांग ब्रे सीता सुना जों आ बा सपना है बांगला नहीं इंदा ला इंदा सब थोड़ा नेम ऑफ का सरकार है इंदा थम ऑफ छह रहा था इम एकजुट का मगला इम इम बाला इम एकजुट ना दुजा दरना है फो इम द टू वर्क फॉर द मला और वो आया मोबाइल थोड़ा मिला आला जी मुकिंदा मला दरना है जी न्यू आदर एम का जी ल्यूंडम तो मगला थयो ताल बिन या छि द परे जा तो छि द चाहिँ तो सरकार पछि चाहिँ बर्मुडे त चाहिँ अन्य अत्याचार ना दंग थयो लिया धर्म पे छि नेवा र अपाङ मोक्ष छुले मगला आ म जि जि अपाङ मोक्ष या केनी ख छ चाहिँ आ थो जि नेवा त यो लागि झिदा सम्म परि आयो थो लास्ट जुलुस हा जु म थो छु दिया छि लार्ज स्केल ले उनी उनी जुलुस ख रे रा चाहिँ थो लास्ट जि का मला सुगेस गते धनाकिन मला सुगेस गते धनाकिन मा जिबि अपाङ मखो जिबि न सपाङ खर्यास ख धनाकिन मला निवार उल्स ख उल आवाम याके जिबे आज आज एको को सुबे रिसन तना लबिन जु अवश्य न थ्वइले जि धनि मफ्त थ्वइले न जि सुङ दिना चन अले सुनान जि गुनिति यान बि रगाटेको सोच तयार चन गर्लास जिगु भविष्य अन्धकार जि जिगु भविष्य अन्धकार रगाटेको जि रगा थन तैचन वे अर्थ थ्वइले जि सन नवचन पि जी सा सते जना पिए जी आन्दोलनले कुहाउ जना पिए निको नीति जको मको जी भावी सन्ततिया नीति न खर गाटेको जी सा ठेकीमा जी सा ठोइले जीव नीति रका छु मयत्र गरा लासा वा जी सा जीव नीति छु यागो कुता मयत्र गरा लासा जी लिपावैको भावी सन्तति जीको भाषा जीको कला जीको संस्कृति जीको परम्परा छु न कथा जी नेवार गाको गर्व यन्चनो ख थ नेवार गा गर्व यागो थातक मडै बिफो विषय आपानो थयागो दसुत दो कुके राज्य सताय कारनाना भातक नहनाउन जातितक नहनाउन वा ठगु अस्तित्वतक मरेको अवस्था थिएन चुङटो थयाको अवस्था कने जी निवाते दति न वेफो उकि थ निवाते दति थयाको अवस्था बोलङकीको मखो व जी पुर्खा पिनसाम सिद्धिहास जुल सुकुरास शास्त्री जुल अथे निस्थानन्द जुल महाकवि सिद्धिदास थया पिनसा गुगु आन्दोलन यानुका गुगु नेपाल भाषा नीतिका आन्दोलन यानु जगत सुन्दर मल्लक न्यापिस आन्दोलन यानुका ठो आन्दोलन यलुलियो थौना जि ब्याज्यास नकडम ठो ब्याज्यास नको जिसा जीव नीति मखो वेका पिन छ जीव नीति आन्दोलन यन्दियुका जीव नीति धका छु साहित्य सृजना याना छौ आन्दोलन या माध्यम छौ सृजना या माध्यम आन्दोलन यन्दियु खस थौ आन्दोलन या जिसा निरन्तरता ब्याज्यास नकडो अझन जिगु लक्ष्य थ्यांक यू फुकुमार नि यदि कनै नीति जिसा विषयमा यासी हुनेउ खस कने छिगु भविष्य निश्चित रूप अन्धकार दो निश्चित रूप छिगु भविष्य अन्यले लाइगु निश्चित जोगदम ओके थ्वय कारण थौ जिगु मार्स पासे छिपि गुलु पासिन छ इनापेन जिल्ला थ इनापेन सहर्ष स्वीकार्य छ छिपि सक्षित बुदिकै दिदा इनापेन थुले दासे थौ य ज्यास नेके त प्राविधिक खेल ग्वालेन्दीमा पास शून्य अनि ज्यासले थौ मुङको बिजा पंका दिपे इन्द्र प्रसाद श्रेष्ठ शान्तराज साके पीएम बुलमित दीपक तलादर रविन साके अलि कृष्णेश्वरी साके जो वेलकम त एकको शुभ देशासे थौ य ज्यास पाखे मन त उजना फना छना थौ त बा शुभ जाति पुकावा समथे वाजी जयवा वाहे शोषित जाति पुकावा समथे वाजी जयवा जीगु जीगु खाने पा जीगु पैक जीगु है यवा जीगु जीगु खाने पा जीगु पैक जीगु है यवा चोने धुन सती निसे छी धने धुन धने धुन खाया साथी धने धुन धुने निसे छी जाति पुकावा हम देवा जी जयवा हम देवा जी समथे वाजी जयवा शोषित जाति पुकावा क्षमतेवा जी जावा जीगु जीगु खाने पा जीगु फैत जीगु है यावा जीगु जीगु खाने पा जीगु फैत जीगु है यावा